चिना रायको मान्छेमा धेरै भूमिकाहरू पनि छन्। ती भूमिकाहरूमध्ये मदन कृष्ण श्रेष्ठको भूमिकालाई हामीले आजको कार्यक्रममा राख्छौँ। मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपालमा महजोडीको रूपमा चिनिनुहुन्छ। मदन कृष्ण श्रेष्ठको भूमिका पछि म हरिवंश आचार्यको चिना रायको मान्छेमा प्रस्तुत गर्छु। सुरुमा पाइला पाइलामा हरिवंश शीर्षकमा मदन कृष्ण दाईको यो भूमिका। एक दिन छोरा यमनले मलाई सोध्यो, ड्याडी हजुर एक्लै कतै गइरहँदा बिच बाटोमा हजुरलाई कुनै ठुलो समस्या आइपऱ्यो भने सबभन्दा पहिले कसलाई सम्झाउनुहुन्छ? मैले सहज रूपमा उत्तर दिएँ, तेरै हरि अङ्कललाई। मेरी छोरी शरणाली सानै थिएन, मैले उनलाई सोधेँ, छोरी के गरी हामी मम्मी ड्याडी दुवैजना मऱ्यो भने त के गर्छस्? छोरीले पनि सहज रूपमा जवाफ दिएकी थिइन्, हरि अङ्कल छँदै छन्, मेरो श्रीमती यशोदा पनि उस्तै छिन्, मलाई केही गाह्रो साह्रो परेर यशोदा मलाई यस्तो अप्ठ्यारो भइरहेछ के गरौँ हँ भनेर सोधेँ भने उनी सहजै भन्छन्, हरिसँग एकपटक सल्लाह गर्नुहोस् न। घरमा परिवारको लिस्ट तयार पार्दा सबभन्दा अगाडि हरिवंशकै नाम लेखिन्छ। मेरा आफन्त नातेदार वा साथीहरूले भोज पार्टीमा बोलाउँदा हरिवंशलाई बोलाएकै हुन्छन्। कुनै सङ्घ संस्था वा सामाजिक कार्यहरूमा संलग्न गराउँदा पनि एकजनालाई मात्र नभई दुवैलाई कुनै न कुनै किसिमले संलग्न गराएकै हुन्छ। कुनै भोज वा पार्टीमा एक्लै पहिला पुगेँ भने एकछिन हैरान हुन्छु म, सबैले एउटै कुरा सोधिरहेका हुन्छन्, हरिवंशजी खै नि, हरिदाई खै त, एक्लै आउनु भा, त्यसरी एक्लै एक्लै आउने हो, सँगै आउनु पर्दैन। हरिवंश नआउन्जेल हरि आउँदैछ, हरि आउँदै होला, आइपुग्ने लाग्यो, आज दुईतिर उस्तै उस्तै काम पर्यो, त्यसैले काम बाँडेर हरि उता गयो, म चाहिँ यता आएको भनेर जवाफ दिएको हुन्छु। एकपल्ट अरू कुनै साथी र मसँगै हिँडिरहँदा बाटोमा आइरहेको एकजना व्यक्तिले मलाई चिनेर, ओहो मधुकृष्ण दाई नमस्ते, अनि हरिवंश दाई खोइ नि भनेर सोधेँ। मैले पनि ऊ के त हरिवंश भनेर सँगै हिँडिरहेको साथीलाई देखाइदिएँ। ती बटुवाले मेरो कुरा पत्याएर त्यही साथीलाई पो ओहो हरिवंश दाई नमस्ते, हरिदाई र मदन दाई सँगै बसेर एउटा फोटो खिचाउन भनेर त्यो साथी र मेरो बिचमा उभिएर तिनवटा फोटो खिचेर दङ्ग परेर गए। त्यस्तै एकपल्ट हरिवंशसँग हिँडिरहेको अरू कुनै व्यक्तिलाई म भन्ठानेर ओहो मदन दाई नमस्ते भनेर मजाले कुरा गरेर गयो अरे। यसरी पाइला पाइलामा हरिवंश, कुरा कुरामा हरिवंश, दुःख सुखमा हरिवंश, कस्तो मान्छे एकजना जन्मेको होला त यो पृथ्वीमा जसको नाम हरिवंश राखिएको छ, जसका कारण मेरो जिन्दगी नै हरिवंशमय भएको छ। मलाई लाग्छ हरिवंशको हराएको चिनामा कतै न कतै मेरो नाम पक्कै लेखेकै हुनुपर्छ। नेपालमा जोडी हाम्रो मात्र होइन नि, आलु र प्याजको जोडी पनि त छ, जो सबैले चिनेको, हामीभन्दा धेरै पुरानो, असल र मिठो। यसै गरी चमचुङ र पालुङ्गोको जोडी छ, लसुन र अदुवाको जोडी, गुन्द्रुक र ढिँडोको जोडी, दुध र भातको जोडी, टिभी र रिमोटको जोडी, मकै र भटमासको जोडी, नङ र मासुको जोडी, सकरखण्ड र पिँडालुको जोडी, ढक र तराजुको जोडी, कति हो कति जोडीहरू। ती जोडीहरूलाई चाहिँ कसैले केही नसोध्ने, हामीलाई मात्र किन अनेक प्रश्न? उनीहरूलाई पनि त ओहो आलु प्याज खोइ नि भनेर सोधे हुन्थ्यो नि। सायद यी सबै जोडीहरूलाई हामीलाई मात्र होइन, बच्चादेखि बुढा, व्यापारी, उद्योगपति, वैज्ञानिक, विद्यार्थी, विभिन्न पेसाकर्मी, नेपालका व्यक्तिवादी चरित्र भएका राजनीतिज्ञ लगायत सम्पूर्ण मानव जातिलाई नै मिलेर काम गर्ने, मिलेर काम गर्न सिक। दुध अर्कै जात हो त भात अर्कै जातको, तर जातीय एकता हुँदा दुध भात कति मिठो हुन्छ। सर्वप्रिय मासु वर्गको त नङ अर्कै वर्गको, वर्गीय एकता राम्रो र शोभनीय हुन्छ। वर्गीय हकितको नाउँमा मासु र नङ छोड्दा अत्यन्त पीडादायी हुन्छ। सकरखण्ड एउटा पार्टीको त पिँडालु अर्कै पार्टीको, तर पार्टी पार्टी मिलेर स्वाद बढाउने काम गर्यो भने कति राम्रो र मिठो हुन्छ। तर केही गरी आलुले सदाका लागि आफूले मात्र सत्ता कब्जा गर्ने नियत गरेर सय वर्षसम्म बिहानै बेलुकै आलुकै भात, आलुकै तरकारी, आलुकै दाल, आलुकै अचार, आलुकै सुप, आलुकै रोटी, कोठाभरि पनि आलु नै, आलुको तस्विर, टेलिभिजनहरूमा पनि आलु, आलुको टेलिफिल्म, रेडियो एफएमहरूमा आलु नै आलुको समाचार, पत्र पत्रिकाहरूमा आलु, होर्डिङ बोर्डमा भित्ता भित्तामा आलु, पसल पसलमा आलु आलु आलु, छी छि छी, कल्पना मात्र गर्दा पनि उकुस मुकुस भएर वाक वाक लागेर आउँछ मलाई त। त्यो त्यसैले मेरो सल्लाहलाई आफ्नो अन्तरात्माको सल्लाह मान्ने हो भने कुनै पनि आलु प्याज ढक तराजु दुध भात अथवा जोसुकै होस् कसैले पनि भान्सादेखि लिएर सिङ्गै देश सिङ्गै संसार एक्लैले कब्जा गर्ने मूर्ख सोचाइ कदापि नलिउन् र लिएका पनि छैनन् होला किनभने मानव शरीरमै हेऱ्यो भने पनि जोडी जोडी मिलेर काम गरिरहेका उदाहरण टन्नै छन् जस्तै दुईटा आँखा दुईटा कान नाकका दुईटा प्वाल दुईटा किडनी दुईटा हात दुईटा खुट्टा इत्यादि यी दुई दुईवटा अङ्गमध्ये एक एकवटा अङ्गले धोका दियो भने कति नमजा हुन्छ जिउने पनि गाह्रो र अप्ठ्यारो वास्तवमा प्रकृतिले हामीलाई दुई अथवा दुईभन्दा बढी मिलेरै काम गर जसमा सबैको भलाइ छ भनेर सिकाइरहेको छ तर कोही कोहीले आँखा कान हात घोडा दुई दुईवटा भए पनि मुख त एउटै मात्र छ नि भन्लान् फेरि ठिक छ प्रकृतिले सब कुरा मिलाएको छ मुख एउटै मात्र हुनुपर्छ आँखा कान हात घोडा सबै मिलेर सोचेका कुराहरूलाई एउटै मुखले बोल्नुपर्छ दुईवटा मुख भयो भने त खराब नेता भइहाल्यो बन्नु परेको छैन हामीलाई नेता सेता हामी मन परितन्त्र होइन पूर्ण लोकतन्त्रप्रति विश्वास गर्छ शासन व्यक्तिको होइन विधिको हुनुपर्छ देशमा कानुनी राज्य बन्नुपर्छ जनताको नाउँमा नेताले मन परितन्त्र गरेर होइन जनताको नाउँमा जनताले अनुशासित भएर देश चलाएको हेर्न चाहन्छ देशमा राजनीतिक अस्थिरता विधिको शासन र कानुनी राज्यमा अडचन रूढिवादी अन्धविश्वास जस्ता सामाजिक विकृति रौन्जेल तथा हामीलाई आफ्नो स्वास्थ्य र मस्तिष्कले साथ दिउन्जेलसँगै मिलेर अघि बढिरहनेछौँ बरु कहिलेकाहीँ आलु प्याज चम्चुर पालङको रक्तराजुका जोडीहरूलाई एक्लै एक्लै काम गर्न रहर लाग्ला तर मदन कृष्ण र हरिवंशबाट बनेको महजोडीलाई चाहिँ परिस्थितिवश एक्लै एक्लै बसेर काम गर्नुपर्दा अत्यन्त लाज र अप्ठ्यारो महसुस हुन्छ सँगै मिलेर सल्लाह गरी गरी काम गर्यो भने दुवैलाई स्वतन्त्रता महसुस हुन्छ र संसारै सुनौलो तथा रङ्गीन लाग्छ यिनै हुन् हाम्रो लामो महयात्राका कारण महयात्राले सधैँ गति लियोस् निरन्तरता पाओस् सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट अमूल्य माया र आशीर्वाद पाइरहौँ सबैलाई साधुवाद चिना रायको मान्छे भाइ हरिवंशलाई हार्दिक बधाई र शुभकामना दाई मदन कृष्ण जन्मने बित्तिकै मेरो अनुहार हेरे उनीहरूले छोरो हो कि छोरी भनेर मेरो कम्मर मुनि हेरियो मेरो शरीरको केन्द्रमा त्यसपटक मेरी आमा विशिष्ट श्रेणीमा सुत्केरी परीक्षा पास हुनुभयो बिचारी मेरी आमा वर्षेनी जस्तै गर्भवती भन्नुहुन्थ्यो सन्तान जन्माउने परीक्षा दिनुहुन्थ्यो तर सधैँ फेल कि गर्भ तुइएर जान्थ्यो कि त छोरीले जन्म लिन्थ्यो त्यस बखत तुइनु र छोरी जन्माउनु दुवैलाई त्यति नै नम्बर दिइन्थ्यो फेल हुने नम्बर म जन्मिएर आमाले विशिष्ट श्रेणी पुग्ने नम्बर पाउँदा मैले पनि पाएँ जस्तै भयो तर मैले औपचारिक शिक्षा पढेर जीवनमा कहिले विशिष्ट श्रेणी ल्याउन सकिनँ मभन्दा माथि मेरी आमाले पाँचवटी छोरी जन्माउनु भएको थियो अब मेरी आमाले छोरो जन्माउन सकिनँ भनेर कसैको बनाई खानु नपर्ने भयो सायद मेरी आमाले आफ्नो जिन्दगी सार्थक भएको महसुस गर्नुभयो होला मैले देश बनाउन सकेँ भनेर होइन समाज परिवर्तन गर्न सकेँ भनेर होइन यति सम्पत्ति गरिब गुरुवालाई दान गर्न सकेँ भनेर पनि होइन मात्र छोरा जन्माउन सकेँ भनेर म जन्मेको खुसीमा मेरा 73 वर्षीय बा आँगनमा लट्ठी टेकेर 3 खुट्टाले नाच्नु भयो अरे अहिलेको जस्तो इन्टरनेट भएको भए कतिलाई इमेल लेख्नुहुन्थ्यो होला मोबाइल भएको भए म्यासेज गर्नुहुन्थ्यो होला फेसबुक भएको भए थाङनाले बेरेको मेरो फोटो अपलोड गर्नुहुन्थ्यो होला पत्र पत्रिकामा बधाई पनि छापिन्थ्यो होला छोरो चाहे गजडी होस् चाहे एक नम्बरको घुसिया होस् चाहे तस्कर होस् चाहे आतंककारी नै किन नहोस् छोरो भनेको छोरै हो छोरो पाउनेको ठुलो इज्जत छ आजको दिनसम्म पनि हाम्रो समाजमा त्यतिखेर अहिले जस्तो यातायातको सुविधा पनि थिएन कति ठाउँमा बालहरू टेकी टेकी आफै जानुभयो अरे सुत्केर सुनाउन कति ठाउँमा अरूलाई पठाउनु भयो अरे आफू छोराको बा भएको सुनाउन छोरीको बाबु त मेरो बा धेरै पटक हुनुभयो तर म जन्मदा छोराको बा हुनु पाउनुभयो छोराको बा हुनु भनेको इज्जतै अर्कै थियो म जन्मदा मेरो बाप बुढो भइसक्नु भएको थियो। मान्छेहरू मैले तोते बोली बोलेको सुनेर छोरो तोते बाउ थोते भनी जिस्काउँथे। नेवार समुदायका छिमेकीहरू बुढेसकालको पुता यता न उता पनि भन्थे मलाई। मेरी आमा गणेश कुमारी मेरा बा हुमनजय आचार्यकी तेस्री श्रीमती। एउटी श्रीमती हुँदाहुँदै बाले अरू दुईटी श्रीमती थप्नु भएको होइन। जेठी आमा एउटा छोरो जन्माएर बितेपछि माइली आमा बिहे गर्नुभएछ। माइली आमा पनि एउटी छोरी जन्माएर बित्नु भएछ। जेठी आमाका छोरा टिका दर्पण दाईको विवाह कौशल्य देवीसँग 16-17 वर्षकै उमेरमा भएछ। छोरो मुरारी शर्मा कौशल्य भाउजूको गर्भमै छँदा दाईको पनि स्वर्गवास भएछ। मेरी भाउजू 15-16 वर्षमै विधवा भन्नुभयो। 53 वर्षका मेरा बाको घरमा अब विधवा बुहारी र एउटा काखे नाति मात्र थिए। अहिले त उमेरमै छोरो बित्यो भने बुहारीलाई छोरी बनाएर बिहे गरेर पठाइदिएको समाचार पनि बेला बेला पढ्न पाइन्छ। तर त्यस वखत त्यस्तो सोच्नु पनि महापाप हुन्थ्यो। आफूलाई प्रकृतिले दिएको प्रेम बासना रहर आदि सबै चपाएर बस्नुपर्ने बाध्यता हामी कहाँ अझ पनि छँदैछ। बरु सती जाँदा केही बेर पोल्छ तर एक्लो भएर जीवनभर बाँच्नु पर्दा आफ्नै इच्छा र उमेरले सधैँभरि पोल्छ। रङ्गीन जीवनलाई संस्कारका नाममा रङ्गहीन आवरणले छोपेर उराट र सौन्दर्यहीन बनाइन्छ। उसको जीवनमा 12 महिना कृत्रिम शिशिर आउँछ र हिउँ पर्छ। उसलाई जीवनमा बाँच्न चाहिने तापक्रम मात्र दिइन्थ्यो, हाँस्न चाहिने होइन। त्यसैले त्यो जीवनले फुल्ने फल्ने कल्पना मात्र गर्न सक्थ्यो, तर साँच्चै फुल्न फल्न भने होइन। मध्यमवर्गीय पण्डित मेरो बा छोरी दिनेको कुनै कमी थिएन। त्यसैले 13 वर्ष पौडेल थर्की ब्राह्मणी कन्यासँग उहाँको तेस्रो विवाह भयो। त्यो जमानामा आफूभन्दा हुने खाने देखे भने आँखा चिम्लेर छोरी दिइहाल्थे। नबुझेका नपढेका छोरीहरू प्रतिवाद गर्न सक्दैनथे। बुढो भइसकेको वरसँग बालिका वधू खुरु खुरु जानु पर्थ्यो डोली चढेर। कस्तो अनौठो, सायद मेरी आमा पनि त्यसरी नै डोली चढेर होइन चढाइएर मेरा बासँग आउनुभयो रुँदै रुँदै। मेरो बाआमाको बिहे नै अनमेल हो, अहिले भएको भए गैर कानुनी हुन्थ्यो। त्यस बेला वृद्ध मान्छेलाई बालिका छोरी बिहे गरेर दियो भने पुण्य हुन्छ भन्ने सम्झन्थे। स्वस्थानी व्रतकथामा 7 वर्षकी गोमाको विवाह उनका बाआमाले महादेवले वृद्ध रूप धारण गरेका 70 वर्षकी शिव शर्मासँग गरिदिन्छन्। मेरा वृद्ध बालाई बालिका आमा कन्यादान दिने माबालिका हजुरबा हजुरआमालाई पनि यसकै प्रभाव परेको हुनसक्छ। पहिले पहिलेका छोराछोरीले बाआमाको इच्छामा डोली चढ्नु पर्थ्यो। घरमा पालेका बाख्राका पाठालाई डोरीले तानेर बेच्न लैजाँदा जसरी त्यो पाठो लुखुर लुखुर जान बाध्य हुन्छ, त्यसरी नै लग्नगाँठोको डोरीले बाँधेर मान्छेका छोरीलाई पनि तानेर लैजान्थे। त्यो कुचलनको छिटफुट अवशेष कतै कतै पिछडिएका गाउँ बस्तीहरूमा अझै देखिन्छ। अरू घरमा सासूले बुहारी भित्राउँछन्, तर हाम्रो घरमा मेरी विधवा भाउजूले आफ्नी कान्छी सासू अर्थात् मेरी आमालाई भित्राउनु भयो अरे। उमेरले मेरी आमा 16-17 वर्षकी बुहारीभन्दा 5-7 वर्ष कान्छी हुनुहुन्थ्यो। सासू बुहारी साथी जस्तै भयो अरे। कुहाई कासा र तेल कासा लुकामारी खेल्दै गर्दन्दा गर्दै दिन बित्न थालेछ। मेरी आमाको कोखबाट गायत्री गीता सप्तरूपा गरी लगातार मेरा 3 दिदीहरू जन्मिए। अहिले जस्तो भएको भए पेटको अल्ट्रासाउन्ड गरेर छोरो भए पाल्ने छोरी भए फाल्ने विकृतिको अनुसरण गर्नुहुन्थ्यो होला मेरी आमा पनि। पेटमा आइसकेपछि त्यो बेला फाल्न गाह्रो हुन्थ्यो। देवी देवताको मन्दिरमा गएर हे परमेश्वर छोरै होस् भनेर ढोग्ने बाहेक अरू केही उपाय थिएन। दिनको संयौँ ल्याएर के माग्छन्, सबैको कुरो सुनेर माग पुरा गर्न के साध्य देवतालाई पनि। पेटमा जे बनेको छ त्यही निस्कने हो। त्यसपछि फेरि मेरी 2 दिदी जानदेवी र बिन्दुको जन्म भयो। बाउजूको छोरो भनेपछि मेरो भतिजो उसको पनि विवाह भयो अरे। अनि ऊबाट पनि 2 छोरी रन्जु र मन्जुको जन्म भयो। नातामा म उनीहरूको हजुरबा हुन्छु। आफ्नो बाको काका भएपछि नातिनीहरू जन्मिसके म हजुरबा अझै जन्मेको थिइनँ। घरमा मेरी बाउजूलाई धेरै गाह्रो हुन्थ्यो होला। सासू पनि सुत्केरी हुने, आफ्नी बुहारी पनि सुत्केरी हुने। मेरो बा आफू पनि पण्डित अनि अरूले पनि भनेछन् हरिवंश पुराण लगाउनुहोस् छोरो जन्मन्छ। त्यस बेलाको रूढिवादी समाज एउटा छोरो भयो भने स्वर्गको ढोका खुल्छ भन्ने धारणा, कसै कसैले प्याच्छ भने पनि होला, एउटा छोरो पनि जन्माउन सकेन यो बुढाले। हाम्रो बा हरिवंश पुराण लगाएर भए पनि छोरो जन्माउनु कसिनु भएछ। धन्य पुराणको इज्जत जोगिएको छ, संयोगले 2014 कार्तिक 27 गते बिहान मेरो जन्म भयो। हरिवंश पुराण लगाएर जन्मिएको हुनाले मेरो नामै हरिवंश रहन गयो। म जन्मिएको 11 दिनपछि मेरो नाति मुकुन्द पनि जन्मियो। दुवैजना हरिवंश पुराणकै वरदान हो भनी ठानियो। मभन्दा पहिले मुकुन्द जन्मेको भए उसको नाम हरिवंश हुन्थ्यो होला, तर म 11 दिन पहिले जन्मेको हुनाले फर्स्ट कम फर्स्ट भने जस्तो मेरो नाम हरिवंश भयो। त्रिहत्तर वर्षको उमेरमा मलाई जन्माएर 7 वर्षपछि अर्थात् 80 वर्षमा बा हामीलाई छोडेर जानुभयो। बाले हामीलाई कर्तव्यको जिम्मा लगाउनुको साटो भाग्यको जिम्मा लगाएर जानुभयो। घरको सारा बोझ, छोराछोरीको लालन पालन, बिहे व्रतबन्ध, शिक्षा दीक्षा मेरी विधवा आमाको काँधमा आइपऱ्यो। मेरी आमाले 5 छोरी र 1 छोराकी आमा मात्र होइन, बाको पनि भूमिका निभाउनु पर्यो। नारीलाई प्रकृतिले दिएको सबैभन्दा ठुलो वरदान हो ममता र सहनशीलता। मेरी आमा धरती हुनुभयो, हामी त्यही धरतीमा जन्म्यौँ, हुर्क्यौँ, बढ्यौँ, फुल्यौँ, फल्यौँ। मान्छेमा मात्र होइन, पोथी पशु पन्छीमा पनि यो गुण हुन्छ। कुकुरले उसका चल्ला कसैले छुन गयो भने हामी जस्तो मान्छेलाई पनि पखेटा फिजाएर ठोङ्न तप्छन्छ। कुकुरले उसका छोरा छोरी छोयो भने सिधै आएर झम्टन्छ। भाले पशु पन्छी कहाँ हुन्छन्, कहाँ, सायद त्यो बेलामा अर्कै पोथीको खोजीमा हुन्छन्। संसारका जुनसुकै पोथी प्राणीले आफ्नो सन्तानलाई पुरुषले भन्दा बढी माया र संरक्षण गर्छन्। यही पोथी जातिको मायाले संसार अडेको छ, चलेको छ, हुन त कहीँ कहीँ जलेको पनि छ। भालेले सबैभन्दा धेरै माया पोथीलाई गर्छ, त्यसमा मान्छे, जनावर, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा सबै पर्छन्। तर पोथीले सबैभन्दा बढी माया आफ्ना छोराछोरीलाई गर्छ, त्यसमा पनि मान्छे, जनावर, चराचुरुङ्गी, किरा फट्याङ्ग्रा सबै पर्छन्। सन्तान भनेको आमाको आफ्नै शरीरको रस रसाएर बनेको सजीव मांसपिण्ड हो, जो आमाको शरीरबाट 10 महिनापछि छुट्टिएर अलग हुन्छ। पत्नीले पतिलाई किन माया गर्छ त? नारीमा त्यसै पनि करुणा भावको मात्रा धेरै हुन्छ। नारीले पुरुषको तुलनामा जगतलाई नै धेरै माया गर्छ, त्यसमाथि पति भनेको उसको जीवनसाथी हो, प्रेमी हो। धेरै देखिरहेपछि नचिनेको मान्छेको त माया लाग्छ। सधैँसँगै उठ्ने, सुत्ने, खाने, हिँड्ने, जीवनका हर इच्छा एकसाथ मिलेर पुरा गर्ने अनि आफूलाई माया गर्नेको माया लाग्नु स्वाभाविक हो। त्यसमाथि पति भनेको नारीको गहना भनिन्छ, इज्जत र सुरक्षा मानिन्छ। पति भएन भने म दुःख पाउँछु, मेरा सन्तानले दुःख पाउँछन् भन्ने एउटा सानो स्वार्थ पनि रहेको हुन्छ त्यहाँ। त्यसैले कति नारीहरू पतिको थिचोमिचो हेपाई सहेर पनि बस्न बाध्य हुन्छन्। सन्तानका लागि ऊ सम्झौता गर्न बाध्य हुन्छ। उमेरमै पतिसँग वियोग भए पनि ऊ सन्तानका लागि सबै इच्छा आकाङ्क्षा र जवानी त्यागेर समर्पित भएर बस्छ। हाम्रो आमाले पनि कुखुरीले चल्लालाई पकेटाले छोपेर राखे जस्तै गरी ममताले छोपेर राख्नुभयो। पहाडमा अलिअलि खेती थियो, त्यही अन्न ल्याउँथ्यौँ। बाप पण्डित भएकाले आमा पनि पण्डित नै हुनुभयो। आमा जजमानहरूका मलाई सँगै लिएर जानुहुन्थ्यो। चाडबाडमा अलिअलि दान दक्षिणा सिधा बकस जम्मा गर्नुहुन्थ्यो, त्यसैबाट हाम्रो भरण पोषण चल्थ्यो। बाप पण्डित भएकैले होला मलाई पनि ठुलो पण्डित बनाउने सपना थियो मेरो आमा बाको। म जन्मेपछि बा भन्नुहुन्थ्यो अरे मेरो छोरालाई ठुलो पण्डित बनाउनुपर्छ, विद्वान बनाउनुपर्छ। अझ भन्ने गर्नुहुन्थ्यो अरे मेरो छोरालाई राजपण्डित बनाउनुपर्छ। मान्छेभित्र ईर्ष्या डहार अहम हुन्छ नै, ऊ कुनै पनि कुरामा आफूलाई अरूले जितेको हेर्न चाहँदैन। दाजुभाइ, दिदीबहिनी, काका, मामा, साथी कोही पनि आफूभन्दा माथि नपुगोस्, आफूभन्दा विद्वान नबनोस्, सबैभन्दा माथि मै हुनुपर्छ भन्ने प्रत्येक मान्छेको मनमा रहेकै हुन्छ। तर छोराछोरीसँग मात्रै मान्छे तल बस्न रुचाउँछ। आफ्नो छोराछोरी आफूभन्दा विद्वान, बलवान, धनवान हुन् भन्ने इच्छा हरेक बाबुआमाको हुन्छ। ऊ आफ्नो छोराछोरीले जितेको सहन सक्छ, अरू कसैले जितेको सहन सक्दैन। आफ्नो छोराछोरीले आफूलाई जितुन् भनेर आमा बा अनेक कोसिस गरिरहेका हुन्छन्। त्यस्तै मेरा बाले पनि छोरो संसारकै सबैभन्दा ठूलो पण्डित होस्, आफूभन्दा पनि ठूलो होस् भन्ने कामना गर्नुभएको थियो होला। देशका ठूल्ठूला मान्छेलाई मेरो मुखबाट गायत्री मन्त्र सुनाओस्, मेरै नेतृत्वमा देशमा ठूल्ठूला यज्ञ हवन पुराणादि कार्य हुन् भन्ने सोच्नुभएको थियो होला। बा बितेपछि 8 वर्षमा मेरो व्रत बन्द भयो। आमा लसुन प्याज गोलबेडा केही पनि घरमा भित्राउनु हुन्नथ्यो। लसुन प्याज खानु परे दिदीहरू घर बाहिर बारीमा लगी पकाएर खुवाउँथे। बिहानै उठेर नुहाई धुवाई जप तप पूजापाठ गर्नुपर्थ्यो। चण्डीको एक अध्याय नपढी भात खानु पाइन्नथ्यो। भात खाँदा बोल्नु हुँदैन थियो, धोती फेरेर खानु पर्थ्यो। इसारा गरेर दाल भात तरकारी माग्नु पर्थ्यो। झुक्किएर बोली निस्क्यो भने खाँदा खाँदैको भात छोड्नु पर्थ्यो। खाना खाँदा मुख नबोले पनि मन बोलिरहेको हुन्थ्यो। मिठो भयो भने उज्यालो अनुहार बनाएर आमाको मुखमा हेर्थेँ, नमिठो भयो भने अँध्यारो अनुहारले थालतिर हेर्थेँ। भात थप्नु पऱ्यो ट्वाक ट्वाक थाल बजाउँथेँ, दाल थप्नु पऱ्यो कचौरा। महिनाको एकपल्ट 2 पाउ मात्र खसीको मासु किन्न सक्ने हाम्रो हैसियत थियो। कुखुरा त बाहुनले छुनु पनि हुँदैन थियो, केही गरेर कुखुरा छोयो भने नुहाउनु पर्थ्यो। मलाई अलिअलि सम्झना छ, हाम्रो घरमा एउटा काले कुकुर थियो। त्यो कुकुरले टोलका कुखुरा मारेर ल्याइदिन्थ्यो। बिहे नगरेका दिदीहरू नातिनीहरू त्यो कुखुरा बारीमा लगेर पकाएर खान्थे र हड्डी चाहिँ त्यही कुकुरलाई दिन्थे। हड्डी खानु पाइने आशले होला काले कुकुर दिनहुँ जस्तो कुखुरा ल्याउन थाल्यो। पछि एक दिन त त्यसरी कुखुरा ल्याउने कुकुर सडकमा मरिरहेको भेटियो। कसैले खानेकुरामा बिख हालेर कुकुर मारेको थियो। सालको पातमा बेरेर बेसार दलेको खसीको मासु ल्याएको दिन हामी चुलेसिले त्यो मासु ससाना टुक्रा पारेदेखि पित्तलको कसौडीमा ओहिरिएको र भुटेको झोला हालेको सारा विधि हेर्थ्यौँ। दाउरा बालेर जिरा धनियाँ अदुवा दालचिनी ल्वाङ सुकमेल मसला हाली पित्तलको कसौडीमा पकाउँदा आउने मासुको बासना पनि हामी खेर जान दिँदैनथ्यौँ। हिजो आज अनुलोम विलोम गरे जस्तै गरी लामो लामो सास तानेर बासना लिन थाल्थ्यो। यसरी लसुन प्याज केही नहाली पकाएको मासुलाई बाहुनले खाने मासु भनिन्थ्यो। त्यो मासु यति स्वादिलो लाग्थ्यो कि भातसँग मुछेर सप्राक सप्राक खाँदा कुइनाबाट चुइन लागेको झोल कुइनासम्मै जिब्रो पुऱ्याएर छाड्थ्यो। आमा चाहिँ मासु खानुहुन्नथ्यो। पति बितेपछि पत्नीले एउटा मिठो कुरा छोड्नु पर्थ्यो अरे। बा बितेपछि मेरी आमाले मासु खान छोड्नुभयो। कस्तो अनौठो, पति पनि छोड्नु पर्यो, सबैभन्दा मिठो लाग्ने खानेकुरा पनि छोड्नु पर्यो। आफूले नखाए पनि हामीलाई महिनाको एकपटक कहिले काहीँ 2 पटक पनि मासु खुवाउनुहुन्थ्यो। हामी मासु खाने दिन गरेर बस्थ्यो। आमा मलाई असाध्यै माया गर्नुहुन्थ्यो। म पनि आमा बिना एकछिन बस्न सक्दिनँ थिएँ। तर आमाले मलाई पण्डित बनाउनु खोज्नुभएको पटक्कै मन पर्दैन थियो। बिहान उठ्ने बित्तिकै पूजापाठ जप तप चण्डी पढ्ने अनि नुहाउनै पर्ने नियम मलाई असाध्यै भारी लाग्थ्यो। पूजा कोठामा गएर 108 पटक गायत्री मन्त्र जप्थेँ अनि चण्डीपाठ सुरु हुन्थ्यो। प्रत्येक दिन पुस्तकको एक एक पाना च्यात्दै फाल्दै गर्दा त्यति मोटो चण्डीको पुस्तक दुब्लाएर मरणच्यासी भएको थियो। त्यो बेलाको म जस्तै, म यस्तो पाठसाठ गर्दिनँ भन्न पनि डर लाग्थ्यो। एक दिन त आमाले चण्डीको पुस्तकको पाना च्यात्दा च्यात्दैको मलाई देख्नुभयो र किताब दुब्लाएको कारण पनि भेट्नुभयो अनि मलाई गाल्लै गालामा पिट्नुभयो। साथीहरू कोही सरकारी विद्यालयमा पढ्थे, कोही मन्टेश्वरीमा, कोही चेत भवन ल्याबोरेटोरी स्कुलमा पढ्थे। मलाई चाहिँ आमाले ठमेलका तर्कराज आचार्य गुरु कहाँ संस्कृत पढ्न भर्ना गरिदिनु भयो। बिन्दु दिदी महेन्द्र भवन विद्यालयमा पढ्थिन्। उनले पढेको गणित अङ्ग्रेजी विज्ञानका किताब हेर्थेँ अनि आफ्ना वेद कौमुदी रुद्री आदि पुस्तक देखेर मनमनै आमालाई गाली गर्थे। तर्कराज गुरु मलाई असाध्यै माया गर्थे। उनले पनि यो मान्छे ठूलो पण्डित हुन्छ भनेर धेरै आशा गरेका थिए, किनभने म मन नलागी नलागि पनि रुद्री चण्डी वेद कण्ठ पार्थेँ। मेरो स्वरमा रुद्री पढ्दा राम्रो सुनिन्थ्यो अरे। मैले पोस्ट सुरुवाल पटुका टोपी विद्यालयको ड्रेस थियो। मलाई त्यस्तो ड्रेस लगाएर हिँड्न पटक्कै मन लागेन थियो। झन् साथीहरू ए बाहुन भनेर बोलाउँथे, कोही कोही एक काँठा पनि भन्थे। कसैले जिस्काएर टुप्पी तानिदिन्थे, टुप्पी काट्यो भने आमाले गाली गरिहाल्नुहुन्थ्यो। त्यसैले टुप्पीको रौँ भने बिस्तारै बिस्तारै उखलेर पातलो बनाएको थिएँ। टोलका साथीहरूको नाम राजेन्द्र राज आदित्य मोहन आदि थियो। आफ्नो नाम चाहिँ हरिवंश, नाम पनि मन पर्दैन थियो मलाई। आफ्नो नामै बुढो मान्छेको जस्तो लाग्थ्यो। आमाले गाली नगर्ने भए अर्कै नाम राख्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। हुन त संस्कृत पढेर मलाई धेरै फाइदा भएको अहिले महसुस गरेको छु। बोलीमा स्पष्टता, चाँडै कुरा बुझ्ने, पाप गर्नु हुँदैन भन्ने इत्यादि कुरा मैले संस्कृत पढेर आर्जन गरेको ज्ञान जस्तो लाग्थ्यो। श्रुति सम्वेगमा अहिले तपाईँ हरिवंश आचार्यको आत्मकथा चिना हराएको मान्छे सुन्दै हुनुहुन्छ। यसको पहिलो श्रृङ्खलाको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौँ। उज्यालो सुन्दै गर्नुहोला। कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क। कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेक उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेसनबाट पनि प्रत्यक्ष अहिले सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज हरिवंश आचार्यको चिना हराएको मान्छेको वाचन सुनाइरहेका छौँ। पहिलो श्रृङ्खलाको बाँकी अंश वाचन अब हुन्छ। वेदाङ्ग विद्यालयमा पढ्दा गुरुजीकै छोराहरू शरद आचार्य, कृष्ण आचार्य र भूपहरी पौडेल, मन पौडेल, कृष्ण खतौडा, माधव, रन्ती देवी मेरा मिल्ने साथी थिए। गुरुका छोरा ज्ञानचन्द्र आचार्य अहिले संयुक्त राष्ट्रसङ्घ नेपालका प्रतिनिधि उपमहासचिव हामीभन्दा साना थिए। हामी सबै साथीहरू पढ्नमा तेज थियौँ। माधव चाहिँ अति उटुङ्ग्या स्वभावको थियो। ऊ हाडीगाउँमा बस्थ्यो, म टङ्गाल गरिधारामा बस्थेँ। विद्यालय हामीसँगै आउजाउ गर्थ्यो। गरिधाराबाट ठमेलसम्म आउँदा जाँदा ऊ यति हँसाउँथ्यो कि मुक्त हाँसेको खुलेको खुलै हुने। बाटोमा हिँड्ने नचिनेको मान्छेलाई पनि चिने जस्तै गरी कुरा गर्थ्यो। कसै कसैसँग त 5-10 पैसा पनि फुत्काउँथ्यो। बाटोमा हिँड्ने टुरिस्टहरूसँग नेपाली भाषामा अङ्ग्रेजी जस्तै लवज निकालेर कुरा गर्थ्यो। टुरिस्टहरू अक्कन बक्क भएर सुनिरहन्थे र वाट भन्थे। ऊ भने भोक लागेर आन्द्रा भुँडी प्वाट गिमी 1 रुपिज भन्थ्यो। कसै कसैले दिन्थे पनि। उसको हाउभाव देखेर म मरिमरी हाँस्थेँ। माधवको त्यो गुण बिस्तारै बिस्तारै ममा पनि सर्न थाल्यो। म पनि ऊ सँगसँगै लागेर उटुङ्गी गर्न थालेँ। सम्बत 2022 कुरा हो। थमेलमा अहिले काठमाडौँ गेस्ट हाउस भएतिर हामी सँगै पढ्ने साथी मननाथ पौडेलको घर थियो। त्यहाँ ठुलो पाल टाँगेर महायज्ञ लगाइएको थियो। त्यसबेला मलाई पनि वेद पढ्ने बटुक बनाई त्यसै मण्डपमा राखिएको थियो। 7 दिनसम्म त्यहीँ खाने बस्ने व्यवस्था सहित राजा महेन्द्र पनि महायज्ञमा आएका थिए। कहिले राजाको सवारीमा सडकमा बसेर वेद पढ्नुपर्ने, कहिले राजाको जन्मदिनमा टुँडी खेलमा वेद पढ्नुपर्ने। मलाई साथीहरूले टुँडी खेलमा वेद पढेको देख्लान् कि भन्ने बडो डर लाग्थ्यो। माधवको सङ्गत चाहिँ साह्रै उपलब्धिपूर्ण रह्यो मेरो लागि। उसँग सिकेको त्यही उटपट्याङ पछि आएर कलामा परिणत भयो। त्यसबेला गाई भएको पित्तलको 10 पैसा, सिलाबरको 5 पैसा, गुराँस भएको सिलाबरको 1 पैसा निस्केका थिए। माधव पैसा समेत बनाउन जान्दथ्यो। ऊ माटे भाँडाको खबटाका टुक्रालाई गोलो पारेर गोड्थ्यो। चुरुटको बट्टाभित्र भएको अल्मुनियमको झिलझिली कागजमा साँच्चीकैको पैसा बेर्थ्यो। पैसा बेरेर घोटेपछि त्यसको हुबहु छाप अल्मुनियमको झिलझिली कागजमा आउँथ्यो अनि त्यो झिलझिली कागज झिकेर गोलो बनाएको खबटामा टाँसिदिन्थ्यो। त्यसपछि हुलमुल भएको पसलमा गएर चक्लेट बिस्कुट किनेर ल्याउँथ्यो। एक दिन एउटा पसलले थाहा पाएर हामी दुबईलाई समातेर 2 घन्टा पसल बाहिर उभिएर माफी माग्न लगाएर बल्ल छोडिदियो। माधवमा दुवैजना घरबाट लगाएर गएको मैल पोस, सुरुवाल, पटुका, टोपी झोलामा हाल्थ्यौँ र सर्ट प्यान्ट लगाएर विद्यालय नगई दिनभरि कहिले टुँडी खेल, कहिले सिनेमा हलहरू चाहार्दै हिँड्थ्यौँ। कहिले कहीँ माधवले घरबाट एक मोर एक रुपियाँ चोरेर ल्याउँथ्यो, कहिले म घरबाट पुराना चाँदीका मोर रुपियाँ चोरेर लान्थेँ। पुराना पैसा साट्ने ठाउँमा चाँदीको एक रुपियाँको पाँच रुपियाँभन्दा बढी आउँथ्यो। एकपटक तामाको दस पैसाको ढ्याकमुखभित्र हालेर हिँडिरहेको थिएँ, अकस्मात त्यो ढ्याक निलेछु, म आत्तिएँ। केही बेरपछि सर्दै सर्दै छाती मेरोको खाना नलीमा पुगेर अड्किएसके अरे छाती बेसकन दुख्न थाल्यो। गाली गर्नुहोला भनेर मैले त्यो कुरा आमालाई पनि भनेन, बेलुका खाना खान पनि सकिनँ। शरीर रातो भयो, सबैभन्दा तातो भयो निधार, ज्वरो आएछ। आमाले एक गिलास दुध दिनुभयो, दुध मात्र खाएर सुतेँ। छाती चर्किरहेको थियो, कुन बेला निधा आएछु थाहै पाइनँ। भोलिपल्ट बिउजेर पैसा निलेको सम्झेँ, छाती दुख्न छोडेको थियो। पेटभित्र अड्केको दस पैसाको ढ्याकलाई कसरी निकाल्ने होला भन्ने चिन्ता पर्यो। दिशा गर्न जाँदा दस पैसा हराउला भनेर टोयलेट नगई खुला ठाउँमा बारी र कानलातिर जान थालेँ। हरेक पटक बसेपछि लट्ठीले चलाएर हेर्थेँ। तिन दिनपछि पैसा निस्क्यो। लट्ठीले तानेर नजिकै ल्याएर ट्राकमा पानी ल्याई दुई तिन पटक पखालेर टिपेँ। पेटभित्रबाट निस्केको तामाको दस पैसा ढ्याक टिलिक्क टल्कियो। मैले चरी अमिलो चुक अमिलोले तामाका पूजा भाँडा माझेको देखेको थिएँ। अमिलोले माझ्दा तामाका भाँडा टिलिक्क टल्कन्छन्। सायद मेरो पेटभित्र भएको एसिडको झोलले त्यो दस पैसाको ढ्याकलाई पेटभित्रै माझेर टलक्क टल्काइदिएछ। मेरो पेटभित्र यात्रा गरेर आएको त्यो दस पैसालाई मैले एकछिन पनि राखिनँ, दुईवटा पुस्तकारी किनेर खाइदिइहालेँ। कान्छी दिदी बिन्दुको हात माछेर प्लास्टर गरेको थियो। आमा प्लास्टर काट्ने दिदीलाई लिएर वीर अस्पताल जानुभएको रहेछ। रत्न पार्कमा आमा छोराको अचानक आँखा जुदिहाल्यो। घरबाट मोबाइल पोस्ट सुरुवाल टोपी पटुका लगाएर विद्यालय गएको छोरो रत्न पार्कमा सर्ट प्यान्ट लगाएर हिँडिरहेको भेट्दा आमालाई कस्तो भयो होला। भोलिपल्ट गुरुले म एक महिनादेखि विद्यालय नआएको कुरा आमालाई सुनाइदिएछन्। घरमा गएर आमा रुन थाल्नुभयो। आमा रोएको देखेर मलाई ज्यादै ग्लानी भयो। म पनि बेसकन रोएर भने आमा अबदेखि विद्यालय जान्छु। वेद वेदाङ्ग विद्यालय जानै छाडेँ। दरबार हाई स्कुलमा गएर आफै भर्ना भएँ। नाम पनि अर्कै राखेँ, राजन आचार्य। दरबार हाई स्कुलमा अलिअलि अङ्ग्रेजी पनि पढ्न पाइन्थ्यो, तर स्कुलबाट भाग्ने बानी लागेकोले त्यहाँबाट पनि भाग्न थालेँ। विद्यालयको कक्षामा बस्दा त्यति पैसा चाहिँदैन थियो, तर कक्षामा नबसेर भाग्दा धेरै पैसा लाग्थ्यो। दिनभरि घाममा हिँड्दा गर्मी हुन्थ्यो, गुच्छा भएको सोडा खान मन पर्थ्यो, अनि खुवा बरफ खान पनि मलाई खुब मन लाग्थ्यो। हरिबोल नाम गरेका साथी दिनहुँ पैसा लिएर आउँथ्यो, आफूसँग चाहिँ पैसा नहुने। कुनै कुरामा त्यो साथीले एक दिन वचन लगायो, सधैँ मेरो पैसामा मात्र कति खान्छस्, यसो त पनि पैसा लिएर आइज न। मसँग पैसै हुँदैन, के गर्ने, पैसा नभए यसो सामान भए पनि ल्यान, म बेचिहाल्छु नि। अब म पनि घरको बुइँगलमा राखेको काठको बाकसभित्र थैलोमा भएका पुराना चाँदीका मोर दिनको एक एकवटा झिकेर लान थालेँ। हरिबोल र म भएर काठमाडौँ गणेशस्थानीको पसलमा बेच्थ्यौँ। एक मोरको चार मोर अर्थात् दुई रुपियाँ दिन्थ्यो। दुई रुपियाँ भयो भने त एक दिनलाई छेलो खेलो भइहाल्थ्यो। केही दिनपछि चाँदीको पैसा राखेको थैलो खाली भयो अनि मैले पैसा लान सकिनँ। हरिबोलले फेरि भन्यो, पैसा नभए यसो भाँडाकुँडा ल्याउन, म बेचिहाल्छु नि। एक दिन भान्साबाट काँसको कचुरा लगेर बारीमा लुकाएँ अनि स्कुल जाने बेलामा खल्तीमा हालेर हिँडेँ। घरबाट अलिक पर पुगेपछि असाध्यै आत्मग्लानी भयो। तैँले त्यत्रो चाँदीको मोहरको थैलो सकिस्, त्यतिले नपुगेर अब कचेरा पनि छोड्न थालिस्। मनले मेरो हातलाई गाली गर्न थाल्यो। मेरो हातखुट्टा लल्याक लुलुक भए। म त्यस दिन स्कुलै गएँ, त्यो कचेरा भान्सामै लगेर राखेँ। त्यस दिनदेखि मैले हरिबोलको सङ्गतै छोडिदिएँ। तैपनि घरको चान्चुन पैसा चाहिँ भेटेकै उडाइदिन्थेँ। मेरो ठुलो बिनाजु कलकत्तामा व्यापार गर्नुहुन्थ्यो, उहाँले नै मलाई कलकत्ताबाट एउटा माउथ हार्मोनियम ल्याइदिनु भएको थियो। आमाले छोरो वेद पढ्न छाडेर बाजा बजाउन सिक्ला भनेर त्यो माउथ हार्मोनियम बेपत्ता पारिदिनु भयो। म अहिले मेरो कला क्षेत्रको हरेक सफलतामा आमालाई सम्झन्छु। उहाँ बाँच्नुभएको भए उहाँको छोरोलाई नेपालीले माया गरेको देखेर कति खुसी हुनुहुन्थ्यो होला। मलाई लाग्छ म कर्मकाण्डमा पोख्त पण्डित हुन नसके पनि आफ्नो क्षेत्रको भने पण्डितै हुन सकेँ होला। त्यस प्रकार छुवाछुत र जातीय भेदभावको चलन प्रशस्त थियो। मेरा बुवा आमा पनि जातवाद छुवाछुतमा चुर्लुमै डुबेका थिए। म मेरा बुबा आमाको एउटै छोरो, त्यो पनि बाबु 73 वर्ष हुँदा हरिवंश पुराण लगाएर जन्मेको। म सानैमा मर्ला भन्ने उहाँहरूलाई ठुलो डर थियो। त्यस वखत आफूभन्दा तथाकथित तल्लो जातलाई पैसा लिएर छोराछोरी बेच्यो भने अकालमा मर्दैनन् भन्ने चलन रहेछ। अनि मलाई चार पैसा लिएर मेरो आमा बाबुले दमिनी आमालाई बेचेको अरे। त्यसपछि म दमिनी आमाको पनि छोरो भएछु। तिनै दमिनी आमाको छोरो हुन पाएको हुनाले होला ममा नाचगान गर्ने, बाजा बजाउने, अभिनय गर्ने क्षमता पसेको। चार पैसामा मलाई किनेकी दमिनी आमाको ग्रहले मलाई धुरन्धर कर्मकाण्डको पण्डित बनाउने मेरा बुबा आमाको सपनालाई जितेछ र म कलाकार हुन पाएँ। मलाई सानैमा दिदीहरूले त दमिनी आमाको छोरो होस् भन्दा दुःख लाग्थ्यो। अचेल भने दमिनी आमाको पनि छोरो हुन पाएकोमा गर्व लाग्छ। जीवनका मेरो आफ्नै घटनाबाट मलाई के महसुस हुन्छ भने हरेक मान्छेलाई प्रकृतिले नै केही न केही सिप दिएर पठाएको हुन्छ। तल्लीन भएर लाग्ने हो भने आफ्नो काममा निपुण भइन्छ। कसैले अलिकति सिक्यो कि हिसाबमा निपुण हुन्छ। कोही मान्छेलाई गीत गाउन सिकाउनै पर्दैन, आफै गुनगुनाउन थाल्छ, आफै सुरताल समाउन थाल्छ। कोहीलाई सङ्गीत बजेको सुन्नै हुँदैन, कम्मर हलाउन थालिहाल्छ। कोही सानैदेखि कविता लेख्न थाल्छ, कोही सानैदेखि नाफा नोक्सानको ख्याल राख्न सक्ने हुन्छ, कोही कोही आफै राजनीतिमा चासो राखेर हिँड्न थाल्छ। प्रकृतिले दिएको लक्षण आफूले बुझेर त्यसलाई अभ्यास गरेर माझ्नुपर्छ। हरेक बाबामा आफ्ना छोराछोरीलाई यो बनाउने वा त्यो बनाउने भनेर कल्पना गर्छन्। ममता र अपनत्वमा त्यो स्वाभाविक पनि हो, तर व्यवहार त उपयुक्त होइन। बाबामाले छोराछोरीलाई उच्च शिक्षा दिलाउने सपना राख्नुपर्छ, तर उसलाई प्रकृतिले दिएको प्रतिभाभन्दा फरक होइन, उसको झुकाव कतातिर छ त्यो छान्ने अधिकार छोराछोरीलाई नै दिनुपर्छ। मेरो बाबामाले मलाई ठुलो कर्मकाण्डी पण्डित बनाउने विचार गर्नुभएको थियो, त्यो गुण मलाई प्रकृतिले दिँदै दिएको रहेनछ। त्यो पैसा मैले बाध्य भएर स्वीकार्नु परेको भए पनि म सफल हुन सक्ने थिइनँ होला। मैले संस्कृत शिक्षालाई अनादर गरेको होइन, म संस्कृतका विद्वानहरूलाई आदर गर्छु। उनीहरूले संस्कृत शिक्षालाई माथि उठाउन धेरै गुण लगाएका छन्। म मेरा गुरु तीर्थराज आचार्यलाई दण्डवत गर्छु। मैले संस्कृत शिक्षा आर्जन गर्न सकिनँ, तैपनि तपाईँ जस्ता निस्वार्थी गुरुको भगौडा भए पनि विद्यार्थी हुन पाएकोमा गर्व गर्छु। आमा 52 वर्ष मात्रै हुनुभएको थियो, बिरामी पर्न थाल्नुभयो। मेरो आमाको पेट ठुलो भएर वीर अस्पतालमा भर्ना गरिएको थियो। आन्द्रामा पाल परेको रहेछ। पानी र खाएको झोलकुरा आन्द्राभन्दा बाहिर आउँदो रहेछ। यो रोगलाई नेपालीमा जलग्रह पनि भन्ने, अङ्ग्रेजीमा इन्टेस्टाइनल क्यान्सर आन्द्राको अर्बुद भनिन्छ। डाक्टरहरू सिरिन छिराएर पेटमा भरिएको पानी बाहिर निकाल्थे। दुई दिनपछि फेरि पेटमा पानी भरिन्थ्यो। मैले डाक्टर अञ्जनी कुमारको नाम सुनेको थिएँ। उनले मेरी आमाको पेटको अपरेसन गरेर आन्द्रामा पाल परेको भाग काटे। भाउजू अनि मेरा दिदीहरूले आमाको सेवा गर्नसम्म गरे। आमाले दिदीहरूसँग मलाई अस्पतालमा नल्याओ भन्नुभएको रहेछ। सायद उहाँलाई मेरो धेरै माया लाग्थ्यो होला, र मलाई देख्दा उहाँलाई अझ गाह्रो हुन्थ्यो होला। म कहिलेकाहीँ मात्र अस्पताल जान पाउँथेँ। मेरी आमालाई हामी ससाना छोराछोरीहरूलाई छोडेर मर्न मन थिएन होला। उहाँ हाम्रो लागि बाँच्ने इच्छा प्रकट गर्नुहुन्थ्यो अरे। आमालाई आफ्नो रोगको भन्दा पनि हाम्रो भविष्यको चिन्ता थियो। महिनौ बिरामी हुँदा नातागत भयो होला, के गरेर तागत आउँछ, के गरेर बाँच्न सक्छु, जे गरेर भए पनि मेरा छोराछोरी टुरा टुरी नबनाउनु भनेर छटपटाउनुहुन्थ्यो अरे आमा। मासु खायो भने बाँचिन्छ कि, तागत पुग्छ कि भनेर बा बितेपछि छोडेको मासु पनि आमाले फेरि खानुभयो अरे। तर उहाँको बाँच्ने इच्छा पुरा भएन। उहाँले खाएको मासु आर्यघाटले धुवाँबाट उडाएर खायो। हाम्रो भाग्यमा टुरा टुरी हुन लेखेकै रहेछ। म सानो छँदा महिलालाई सुत्केरी बेच्दा लाग्दा अस्पताल वा स्वास्थ्य चौकीलाई जाने चलन थिएन, किनभने त्यतिखेर नजिकै अस्पताल र स्वास्थ्य चौकी नै थिएनन्। मानिसमा चेतना पनि थिएन। कोही कोही घरमै सुडेनी बोलाएर सुत्केरी गराउँथे। सुडेनी पनि भनेको बेला उपलब्ध हुँदैन थिए। गाउँघरका जान्ने र अनुभवी महिलाहरूले सुत्केरी गराउँथे। हिजोआज त धेरैजसो गाउँघरमा पनि स्वास्थ्य चौकी र अस्पतालमा लगेर सुत्केरी गराउने सुविधा छ। हिजोआज पहुँचवाला ज्योतिषीको सल्लाह अनुसार यति बजेर यति मिनट जाँदा बच्चा जन्मायो भने राजयोग र भाग्यमानी हुन्छ भनेर पेट चिरेर बच्चा झेक्ने पनि गर्छन्। तर त्यस्ता बच्चा पनि नपढ्ने बदमास धुन्धुकारी भएर निस्केका छन्। चिन बिग्रेकाले पनि ग्रह शान्ति गरेर आफ्नो भाग्य सुधार्ने प्रयास गर्छन्, तर जे हुनु छ भएरै छोड्दो रहेछ। जीवन त नमिलेकै हुँदो रहेछ। मानिसले एकातिरबाट मिलाउन खोज्छ, तर जीवन अर्कोतिरबाट बिग्रिरहेको हुँदो रहेछ। जीवन भोग्दै जाने क्रममा मानिस कहिले अति भौतिकवादी र कहिले अति अध्यात्मवादी हुँदो रहेछ। जीवन बाँच्न मानिसले विज्ञानको मात्र होइन रहस्यवादको पनि सहारा लिँदो रहेछ। त्यसैले होला हाम्रो देशका वामपन्थी नेताहरू लुकी लुकी मन्दिर गएको, ग्रह शान्ति गरेको, घरमा लुकाएर देवी देवताको पूजा गरेको समाचार बेला बेला आउने गर्छ। सायद उनीहरूलाई भौतिकवादी विचारले मात्र सुख शान्ति दिएन होला, र त त्यसो गरे होला। जीवन भौतिकवाद र रहस्यवादको बीच बाटोबाट हिँड्दो रहेछ। हिँड्दै जाँदा कहिले भौतिकवादको बाटोतिर चिप्लिएर पुगिँदो रहेछ, कहिले रहस्यवादको बाटोतिर।